अर्पण खबर पछि मात्र सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा सुन्न नभुल्नु होला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम कलिउड काउन्टडाउन। नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम कलिउड काउन्टडाउनको साथमा। साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ। सुन्दै गर्नु भएको आवाज उजागरको, अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np लगन गरेर पनि तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ। सो सुनिदिएर साथ दिने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच। र अबको लगभग हामी एक घन्टासम्म तपाईँको साथमा रहनेछौँ, र साथमा रहँदा यहाँहरूलाई चाहिँ नयाँ नेपाली चलचित्रका कर्णप्रिय गीत सङ्गीतबाट भरपूर मनोरञ्जन दिनेछौँ। 10 उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीत प्रस्तुत गर्नेछौँ प्रोग्राम कलिउड काउन्टडाउनमा। यो साता पनि 10 उत्कृष्ट नेपाली चलचित्रको गीत सङ्गीतको साथमा साथ दिनको लागि उपस्थित भइसकेका छौँ। र नम्बर 10 पोजिसनमा, त्यस गरी नम्बर 9 सँगसँगै नम्बर 1 पोजिसनमा कुन फिल्मका गीतहरू परेको छ हामी सबै जानकारी तपाईँलाई गराउँदै आइराखेका छौँ, र केही नेपाली चलचित्रका जानकारी पनि दिँदै आइराखेका छौँ कार्यक्रम कलिउड काउन्टडाउनमा। र एउटा लेटेस्ट न्युज मैले यहाँ भन्नुपर्छ, नेपाली कथन चलचित्र बर्मा उपत्यका बाहिर केही सिनेमाघरमा प्रदर्शनमा आउन बाँकी थियो, तर आजबाट यो चलचित्र नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा प्रदर्शनमा आएको छ। र आजबाट यो चलचित्र प्रदर्शनमा आएको छ नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा। ऋषि न्यौपानेले चलचित्रलाई निर्देशन गरेका हुन्, र चितवनमा लगभग 80% छायाङ्कन गरिएको थियो बर्माको। आजबाट यो चलचित्र प्रदर्शनमा आएको छ, र बल्ल चितवनको लागि यो सिनेमाले डेट पाएको हो। यो न्युजपछि अब हामी लाग्नु पनि हुन्छ काउन्टडाउनको नम्बर 10 पोजिसनमा। त्योभन्दा अगाडि जानकारी गराउन चाहन्छु, यो साता माया गर ल फिल्म काउन्टडाउनबाट आउट भएको छ, र यो फिल्मलाई दर्शकले माया भने गर्न सकेनन्। र नम्बर 10 पोजिसनमा आइपुगेको छ नेउटी फिल्म भन्नुपर्छ। नेउटी फिल्मको नेउटी सङ्ग स्टुपिड मन रहेको छ, र अर्जुन पोखरेलको सङ्गीत रहेको छ भने स्वरूपराज आचार्यको स्वर रहेको छ। दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रमा लगानी गर्ने काम नायक निर्माता निरज बरालले गरेका छन्। नम्बर 10 पोजिसनमा स्टुपिड मनबाट हामी गीत सुन्छौँ, सङ्गीत अर्जुन पोखरेलको, अनि स्वर रहेको छ स्वरूपराज आचार्यको। नम्बर 10 हस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो आँखामा सुहेरी हस्ने दिन नआओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् सागर को मोती है ना जुन को ज्योति है ना मन भित्र को मीठो माया देओ आकाश हरे सहन्छु दुखै परे सहन्छु तर तिमी हुनु पर्छ मेरो छेउ तिम्रो आँखामा सुहेरी हाँस्ने दिन न आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन न आओस् तिम्रो माया भुलेर अरूसँग ओके तिम्रो आँखामा स्वरूप राजा आचार्यको स्वर अनि अर्जुन पखेलको सङ्गीत यहाँले सुनिरहनु भएको छ। दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्र स्टुपिड मन रहेको छ। अब यो चलचित्र पनि चाँडै प्रदर्शनमा आउँदैछ। नम्बर 10 पोजिसनमा लेउन्जी गरेको छ गलिउड काउन्टडाउनको नम्बर 10 पोजिसनको गीतपछि अब हामी लाग्नुपर्ने हुन्छ नम्बर 9 पोजिसनमा। नम्बर 9 पोजिसनमा आइपुगेको छ गौरवमय 51 दिन मनाउन सफल नेपाली कथानक चलचित्र नाइन अफ फर्मुला 2 र लामो समयपछि नेपाली सिनेमा उद्योगमा यो सिनेमाले गौरवमय 51 दिन मनाउन सफल बनेको छ। र हिजो शनिबार यो चलचित्रले तुलसीपुरको विष्णु हलमा गौरवमय 51 दिन मनाएको छ। विकास आचार्यले निर्देशन गरेको यो चलचित्रले चाइल्ड लभलाई देखाउन खोजेको छ। वसन्त सापकोटाको सङ्गीत रहेको छ। नम्बर 9 पोजिसनमा हामी के सोच्छौँ गीत सुन्छौँ नेपाली कथाङ चलचित्र नाइन अफ फर्मुला 2बाट फेरि फेरि फेरि नाइन अफ फर्मुला नम्बर 9 सफल नेपाली कथानक चलचित्र नाइन अफ फर्मुला 2 को गीत यहाँले सुनिरहनु भएको छ। नम्बर 9 पोजिसनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ। र हिजो यो चलचित्रले गौरवमय 51 दिन मनाइसकेको छ। यो जानकारी विषयमा हामी लाग्नुपर्ने हुन्छ नम्बर 8 पोजिसनतर्फ। नम्बर 8 पोजिसनमा आइपुगेको छ बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ कबड्डी। रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रलाई निश्चल बस्नेतले निर्माण गरेका हुन् र कबड्डी चलचित्रले पनि आफ्नो लगानी सेभ गरिसकेको छ। राम्रो चलचित्रको लिस्टमा पर्छ चलिसकेको चलचित्र हो नम्बर 8 पोजिसनमा नेपाली कथाङ चलचित्र कबड्डी। नम्बर 8 यही ल्याउनु पर्छ त, खुट्टा भए जुत्ता पाउँदैन। मन परेको जुत्ता पो जुत्ता त, नत्र खाली खुट्टै ठिक छ। बताउ सुल्टिनी चिटिक्क परेर बाटै बाटो देखेन नातले यहाँ अर्को नाता खोज्यो, घर सजाउन बारीकै फुल रोज्यो। माया चाहिँ साँच्चै गर्नुहुँदो रहेछ भाउजूलाई। गर्छु नि साला, जान हाजिर छ त्यसको लागि। नातले यहाँ अर्को नाता खोज्यो, घर सजाउन बारीकै फुल रोज्यो। माया खै कसले बुझ्यो, माया खै कसले बुझ्यो। कति सपना जुट्यो कति फुट्यो। कता छुट्यो गोरे टोकता। रामबाबु गुरुङले निर्देशन गरेको नेपाली कथानक चलचित्र कबड्डीको गीत यहाँले सुनिरहनु भएको छ। नम्बर 8 पोजिसनमा बिस्तारै बिस्तारै तल चढ्ने क्रममा रहेको छ। अब लागौँ नम्बर 7 पोजिसनतर्फ। एक स्टेप तल चढ्दै नम्बर 7 पोजिसनमा आइपुगेको छ नेपाली कथानक चलचित्र नोभेम्बर रेन। र नोभेम्बर रेनलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने आर्यन सिग्देलको पनि यो चलचित्रमा लगानी रहेको छ। सँगसँगै सुभाष गिरीको पनि लगानी रहेको छ। आर्यन सिग्देल सँगसँगै नम्रता श्रेष्ठ सुलचिम गुरुङ लगायत कलाकारको केन्द्रीय भूमिका हामीले यो चलचित्रमा पाउने। नम्बर 7 पोजिसनमा नेपाली कथन चलचित्र नोभेम्बर रेनबाट फलभरमै खुसी। नम्बर 7 हर जगह हरायो पल भर में खुशी पल भर में पीड़ा दिलायो किन यो दूरी कस्तो मजबूरी जानी ना बदलियो किन मन तिम्रो आज बुझिन ओके 2071 सालमा प्रदर्शनमा आएको चलचित्र नोभेम्बर रेनले पनि रफ गरेको छ र यो चलचित्रको लगानी अलिकति हाई भएको कारणले गर्दा फाइदामा भने जान सकेर यद्यपि सिनेमाले चाहिँ आफ्नो लगानी भने सेभ गरिसकेको अवस्था छ। अब लाग्नुपर्ने हुन्छ नम्बर 6 पोजिसनमा। नम्बर 6 पोजिसनमा बिस्तारै बिस्तारै तल झर्ने क्रममा रहेको छ असफल चलचित्र भन्नुपर्छ। नेपाली कथानक चलचित्र आवरण र आवरण चलचित्रले जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार भने गर्न सकेन र चलचित्रले आफ्नो लगानी पनि सेभ गर्न सकेन। सुभाष कोइरालाले चलचित्रलाई निर्देशन गरेका हो। नम्बर 6 पोजिसनमा नेपाली कथानक चलचित्र आवरण नम्बर 6। छोपिएको सत्य छोपिएको अर्थ लुकिएका आवाज लुकिएको यथार्थ जे देखिन्छ त्यो हुँदैन चाहेर पनि रोक्न सकिन्न वास्तविकता कहिले अगाडि हुँदैन साँझ ढल्दैछ अन्धकार बढ्दैछ भोलिको बिहानी कुरिरहेछु म ओके आवरण आवरण नेपाली कथन चलचित्र आवरणको टाइटल सङ्ग यहाँले सुन्दै हुनुहुन्छ। नम्बर 6 पोजिसनमा आइपुगेको छ बिस्तारै बिस्तारै तल झर्ने क्रम रहेको छ र आवरणले जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार गर्न सकेन र सुभाष कोइरालाले यो चलचित्रबाट धेरै नै आशा गरेका थिए सो आशा अनुरूपको बिजनेस यो सिनेमाले गर्न सकेन र केही नयाँ प्रयोग भन्ने अवश्य गरिएको थियो र त्यो नयाँ प्रयोगलाई दर्शकले मन पनि पराउन सकेनन्। नम्बर 5 पोजिसनमा हामी लाग्नुपर्ने हुन्छ। नम्बर 5 पोजिसनमा आइपुगेको छ जाउँ हिँड पोखरा र जाउँ हिँड पोखरालाई लिएर सुमित बस्नेत निकै नै आशावादी रहेका छन् र अब यो चलचित्रलाई सुमितले अब चाँडोभन्दा चाँडो दर्शक समक्ष ल्याउने प्रयास गरिराखेका छन्। हुन त साउन्ड 1 गतिबाट प्रदर्शनमा ल्याउने तयारी गरिराखेका छन्। अब डेट छ या 1 गति नै प्रदर्शनमा आउँछ त्यो भने हेर्न बाँकी छ। नम्बर 5 पोजिसनमा नेपाली कथन चलचित्र जाउँ हिँड पोखराबाट रमाइलो सङ्ग। नम्बर 5 तिम्रो आँखामा तिमी मेरो आँखामा हामी दुई मायामा डुब्दै जाऊ म तिम्रो आँखामा तिमी मेरो आँखामा हामी दुई मायामा डुब्दै जाऊ निलो

जोडबन्दी माता माया गर्छु तिमीलाई ओके ब्रेक पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक स्वागत छ प्रोग्रामको नाम हो कलिउड काउन्टडाउन र प्रोग्राम कलिउड काउन्टडाउन आउने गर्छ प्रत्येक सातको सोमबार दिउँसो एक बजेको समाचारपछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेजगढ फोन 104.5 मेगाहर्जमा कार्यक्रम कलिउड काउन्टडाउनभित्र रहेर हामीले नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि भर्खर मात्र गएका नेपाली चलचित्रका 10 उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम कलिउड काउन्टडाउनमा नम्बर 10 पोजिसनदेखि नम्बर 4 पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ. अब लाग्नु पनि हुन्छ नम्बर 3 पोजिसनतर्फ. नम्बर 3 पोजिसनमा आइपुगेको छ मेरो बेस्ट फ्रेन्ड र मेरो बेस्ट फ्रेन्ड पनि यतिखेर प्रदर्शन भइराखेको चलचित्र हो र यो चलचित्र चितवनमा भने प्रदर्शन भइसकेको छ. चितवनको इन्द्रदेव चलचित्र मन्दिरमा हिजोसम्म यो चलचित्र प्रदर्शन भएको थियो. लगभग एक हप्तासम्म यो चलचित्र इन्द्रदेव चलचित्र मन्दिरमा प्रदर्शन भइसकेको छ र अहिले भने चयन भइसकेको छ ब्रह्मा नामक सिनेमा प्रदर्शनमा आएको छ र खासै राम्रो बिजनेस भने यो सिनेमाले पनि गर्न सकेन. नम्बर 3 पोजिसनमा नेपाली कथन चलचित्र मेरो बेस्ट फ्रेन्डबाट म पन्छी हुँ. नम्बर 3 जाउँको नम्बर 3 पोजिसनमा नेपाली कथन चलचित्र मेरो बेस्ट फ्रेन्ड गीत यहाँले सुनिरहनु भएको छ. अब लाग्नु पनि हुन्छ नम्बर 2 पोजिसनमा. नम्बर 2 पोजिसनमा आइपुगेको छ एक स्टेप पल छोड्दै नेपाली कथन चलचित्र हँसिया र हँसिया पनि रिलिज भइसकेको फिल्म हो. मिलन चाम्सले निर्देशन गरेको सिनेमामा कलाकारको परिचय गराउने हो भने हेमा श्रेष्ठ राजेश शर्मा लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ. नम्बर 2 पोजिसनमा नेपाली कथन चलचित्र हँसिया. नम्बर 2 ओके नम्बर 2 पोजिसनमा हँसियाको गीत यहाँले सुनिरहनु भएको छ. एक स्टेप तल छोड्दै नम्बर 2 पोजिसनमा आइपुगेको हो. लाग्नु पनि हुन्छ नम्बर 1 पोजिसनतर्फ. त्योभन्दा अगाडि सरस्वती जानकारी गराउन चाहन्छु नम्बर 10 पोजिसनदेखि नम्बर 2 पोजिसनसम्म आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ. नम्बर 10 पोजिसनमा नेउन्ची गरेको थियो नेपाली कथन चलचित्र स्टुपिड मन. नम्बर 9 9 द फर्मुला 2. नम्बर 8 कबड्डी. नम्बर 7 नोभेम्बर रेन. नम्बर 6 आवरण. नम्बर 5 जमिने पोखरा. नम्बर 4 मुखौटा. नम्बर 3 मेरो बेस्ट फ्रेन्ड. नम्बर 2 हँसिया र नम्बर 1 पोजिसनमा आइपुगेको छ सबै फिल्मले तल थकुल्दै मिस नेपाल र मिस नेपालको कुराकानी गर्ने हो भने सुरेन्द्र तुलाधरले निर्देशन गरेको चलचित्रमा अर्जुन पोखरेलले सङ्गीत भन्ने काम गरेको छन् गरेका छन् सुभिक्षा थापा सबिन श्रेष्ठ कल्याण घिमिरे क्षितिज साके लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ गढी चलचित्र मन्दिर नारायणगढमा प्रदर्शन भइराखेको छ मिस नेपाल र मिस नेपालको गीत छोड्दै प्रोग्रामबाट बिदा माग्नु पर्ने हुन्छ सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हवस् त नमस्कार And number one. रेडियो अर्पण 107.5 मेगाहर्ज आफ्नो उमेरै नपुगी कसरी यमलोक आयो तिमी पुगेर चाहिँ प्रभु नेपालमा लोड सेडिङ बढ्यो ऊ गरेर चाहिँ अँधेरोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु ऊ गरेर चैनपुर एक पहिरा चोकमा रहेको रिस्टोर सन सोलर एन्ड सप्लायर्सबाट